तपाईँलाई त्यो भारतको जुन मन्दिरमा जुन बाढीले बगायो नि, बगाएर कति तल लगेको थियो तपाईँलाई? बेहोस हुनुभयो तपाईँ? हजुर, म त विपत्तैमा थिएँ सर। म त धौधौ उनीहरूले भाडा दिएर पच्चिस सय रुपियाँ त्यसैले मलाई घर आउने भयो सर। तपाईँ अस्पतालमा कति दुई महिना बस्नुभयो होइन र? हजुर। अनि तपाईँसँगै त्यो बाढीमा परेका नेपालीहरू कति जति त्यस अस्पतालमा छन्, त्यो अस्पतालको नाम के हो? त्यो कर्णप्रयोग भन्ने ठाउँ हो सर। हजुर, कर्णप्रयोग भन्ने ठाउँ हो। त्यहाँ त्यति बगिन आएको मान्छेहरू, त्यहाँ नेपालीहरू थुप्रै छन्। त्यसमा अरू मान्छेहरू नेपालीहरू त थोकमा छन् सर। अनि जब तपाईँ बग्नु भयो, बेहोस हुनुभयो, सेनाको हेलिकप्टरले तपाईँलाई उद्धार गरेर, अनि सुन्नु न, यता तपाईँको श्रीमतीले तपाईँको क्रियाक्रम गर्नु भएको रहेछ नि, होइन र? हजुर, यहाँ त सबै अनि अब दिदीको भन्ने सबै घर पाइहाले सबले मेरो ए श्रीमतीले क्रियाक्रम गर्नु भएको रहेछ। हजुर। अनि कस्तो परिणाममा हुनुहुन्थ्यो आउने बेला, तपाईँ आउने बेला उहाँ? त्यही त, के कपडा लगाउनु भएको थियो श्रीमतीले? हरियो निलो कस्तो परिणाममा हुनुहुन्थ्यो श्रीमती? ए निलो कपडा लगाएर बस्नु भयो? हजुर। हातमा चुरा थिएनन्, सिउँदोमा सिन्दुर थिएन, तपाईँ मृत्यु भयो भनेर भनियो। हजुर। कति चार महिना पछि आउनुभयो होइन? यो असारको कति कति घटना थियो? अनि तपाईँ जीवित भएर घर आउँदाखेरि तपाईँलाई कस्तो महसुस भयो? तर पनि सबै भन्छन् त भई ज्योदोला, त भई ज्योदोला, म मरेको छैन अझै बाँकी छ सास, तर पनि सबै भन्छन् त भई ज्योदोला, त भई ज्योदोला। अनि जब आइसकेपछि तपाईँको त श्रीमतीसँग पुनर्विवाह भयो नि शिवालय मन्दिरमा, होइन? स्थानीय शिवालय मन्दिरमा के हो? विवाह कसरी धुमधामै गर्नुभयो? फेरि पुनर्विवाह गर्नुभयो, तपाईँले सिन्दुर लगाउनु भयो, फेरि पोते लगाइदिनु भयो, कपडा लगाइदिनु भयो, होइन? के गर्नुभयो भन्नुहोस्। फेरि नयाँ दुलाई बनाउनु भयो? निकै खुसी लाग्यो होला नि फेरि नयाँ दुलाई बनाउँदाखेरि, है? सोच्नु भएको थियो यस्तो होला भन्ने भनेको? सोचेको नै थिइन माइले, थिइन माइले टाढिएको माया भे भोइले, परो पाले झर्यो बले विवाह कहिले भएको तपाईँहरूको? विवाह त सर 9 वर्ष जति भयो सर। 9 वर्ष प्रेम विवाह हो कि मागी विवाह? अनि के कामको लागि जानुभएको थियो तपाईँ भारतमा? यो समाचार कहिले आयो घरमा मर्यो भन्ने कुरा? अनि छोराछोरी कोही छन् तपाईँका? छोरा कत्र थिए? ठुली थिए? एउटा अनि के तपाईँको छोराले पनि 9 वर्ष छोराले पनि क्रिया गरे हो? 9 वर्ष छोरा श्रीमतीले मात्रै गर्नुभयो? अनि श्रीमतीलाई दिनुहोस् त फोन। नमस्कार, अनि तपाईँलाई हार्दिक बधाई छ। तपाईँले एउटा नवजीवन, तपाईँको श्रीमान मृत्यु भयो भनेर तपाईँले एउटा नयाँ खुसी पाउनुभयो, त्यसका लागि तपाईँलाई धेरै धेरै बधाई छ। खुसी छ एकदमै। सोच्नु भएको थियो यसरी बुढा फर्केर आउलन् भन्ने सोच्नु भएको थियो? हजुर, 5 महिनासम्म तपाईँले त्यस्तै सोच्नु भएको थिएन मेरो बुढा आउलाई यसरी मिल्न सकिला भन्ने त है? नसोचेको खुसी प्राप्त भयो तपाईँलाई? हजुर, अनि के लाग्छ जिन्दगीमा तपाईँले जुन खुसी पाउनुभयो फेरि श्रीमानसँग पुनर्विवाह गर्दाखेरि कस्तो लाग्यो तपाईँलाई? नाच्नु भयो क्या तपाईँ त विवाहमा पनि? हो, पुनर्विवाह गर्दाखेरि नाच्नु भयो नि क्या? हो, नाच्यो है? नयाँ दुलाई हुनुभएको छ अहिले फेरि है? यो सुखद पक्ष हो, एकदमै खुसी लाग्यो। मजदुरी गरेर परदेशमा जाने मानिसहरू कोही यसरी घाइते भएर, कोही बाढीले बगाएर त कोही त्यत्तिकै बेपत्ता हुने गर्छन्, र कैयौँ वर्षौँ भयो मान्छेहरू नआएको, चिन्ता छ। तर तपाईँले मृत्यु भएको भनिएको क्रियाक्रम गरिएको 4 महिना पछि तपाईँले श्रीमानलाई पाउनुभयो, प्रत्यक्ष उहाँलाई देख्दाखेरि त कस्तो लाग्यो होला तपाईँलाई भन्नुहोस् त? अनि यसपालिको दसैँ त अब तपाईँ टिका छेकिने थियो तपाईँको त, होइन? के लाग्थ्यो टिका छेकिने भयो भनेर बस्नु भएको थियो होइन? नलाउने हुनुभएको थियो नि श्रीमान नआएको भए त? ए हजुर, अनि के लाग्थ्यो तपाईँका छोराछोरीले सोध्थे बुवा खै आमा अब के भन्न भन्नुहुन्थ्यो छोराछोरीलाई? तपाईँ त्यो खबर सुनेपछि त बेहोस हुनुभयो नि होइन र? अहिले 9 वर्ष अघिको विवाह र अहिलेको विवाहमा के फरक पाउनु भएको छ खुसीमा? गाउँमा नयाँ दुलाई भन्ने जिस्काउँछन् क्या तपाईँलाई? जिस्काउँछन् क्या भन्नु न। अनि मलाई बहुत खुसी लाग्यो तपाईँको बारेमा। मैले तपाईँको यो कुरा खोज्नको लागि मैले धेरै कोसिस गरेँ, विशेष गरेर जिल्ला प्रहरी कार्यालय सल्यानले गरेको जुन सहयोगप्रति म आभार प्रकट गर्दछु। जिल्ला प्रहरी कार्यालय सल्यानबाट जुन सहयोग गर्नुभएको छ, अनि हजुरको शुभ नाम चाहिँ के पर्यो? ईश्वर बहादुर खत्रीजी, धन्यवाद छ। अनि हामीलाई सहयोग गर्ने अर्को जुन मेडिकलको सर हुनुहुन्थ्यो नि, स्वास्थ्य कर्मीको नाम के हो? हजुर, नेपबहादुर साई, धन्यवाद छ उहाँलाई पनि जुन सहयोग गर्नुभयो। तपाईँले गाउँ गाउँमा चार्नु भयो र उज्यालका खबरलाई जुन सहयोग गर्नुभयो, एउटा रोचक प्रसङ्ग, कल्पनै गर्न नसक्ने एउटा कुरा चाहिँ कुछ खबरमा चाहिँ तपाईँले सहयोग गर्नुभयो। यसका लागि तपाईँ, उहाँ र अनि जिल्ला प्रहरी कार्यालय सल्यानलाई विशेष धन्यवाद दिन चाहन्छु। र म फेरि एकचोटि ती भाग्यमानी दिदीसँग म फेरि कुरा गर्न चाहन्छु, प्लिज दिनुहोस् त उहाँलाई। दिदी, हेलो, हजुर, हेलो, हजुरको माइती चाहिँ कहाँ हो? ए, गाउँमै हो। अनि मागेर विवाह गरेको थियो कि उति बेला प्रेम विवाह गर्नुभएको थियो? ए भागेर कहाँ पुग्नुभयो? भारततिर जानुभयो क्या भागेर? हजुर भागेर बिहा गरियो अनि भागेर बिहा गरेपछि गाउँमै बस्नु भयो। त्यो विवाह र अहिलेको विवाहमा के फरक पाउनु भएको छ भन्नु न? गजब छ हजुर। अनि छोराछोरी छन् त्यहाँ तपाईँको नजिकै? तपाईँका छोराछोरी त्यहाँ नजिकै छन्? ए अनि तपाईँको गाउँमा त सल्यानमा त राम्रो भाकाले गीत गाउने गर्दछन्, तपाईँले एउटा यो खुसीमा तपाईँको गाउँको एउटा गीत सुनाइदिनुहोस् न। आउँछ अलिअलि? आउँदैन। तर तपाईँको यो पल प्रतिपल नै अहिले गाना बनिरहेको छ, गीत बनिरहेको छ, होइन त? होइन ए सुन्नु न, तपाईँ जब तपाईँको रातो साडी रातो ब्लाउज होइन अनि तपाईँको सिउँदोको सिन्दुर पुछेर फ्याँकियो चुरा फुटाइयो होइन, त्यो क्षणमा तपाईँले के चिताउनु भएको थियो, के भयो, तपाईँले कस्तो महसुस गर्नु भएको थियो र अहिले के महसुस गर्नु भएको छ? ल त है, तपाईँ एउटा भाग्यमानी महिला हो, तयौँले आफ्ना श्रीमान गुमाएर कहिले पनि त्यो सिन्दुर फेरि पुनः फेरि लगाउन सकेका थिएनन्, यसको लागि तपाईँलाई धेरै धेरै बधाई छ। तपाईँलाई भन्नुहोस् न, केही बोल्न चाहनुहुन्छ? अरूलाई के भन्न चाहनुहुन्छ जो देश परदेश हराउँछन्, काज क्रिया यसरी गर्नु हुँदो रहेछ भन्ने कुरा अरूलाई के भन्न चाहनुहुन्छ? हो ल, तपाईँको श्रीमानलाई दिनुहोस्। हेलो ल, बाबुराम विश्वकर्माजी, तपाईँको स्वास्थ्य उपचारमा पक्कै पनि यस रेडियो सुनेर बस्ने मान्छेले, त्यसै पनि नवजीवन पाउनुभएको मान्छेलाई पक्कै पनि सहयोग हुनेछ। विशेष गरेर तपाईँको यस घटनाले वर्षौँदेखि बेपत्ता भएका अन्य परिवारका आफन्तजनमा पनि एउटा खुसी पलाएको छ, आशा पलाएको छ। कतै हाम्रा मान्छे पनि त्यसरी नै फर्किने हुन् कि भन्ने एउटा आशा जगाइदिनु भएको छ। यसका लागि तपाईँलाई बधाई छ। के भन्न चाहनुहुन्छ यस खुसीमा? हुन्छ, सल्यान जिल्ला भलचोर एक बेरखेत निवासी बाबुराम विश्वकर्मा आजभन्दा 4 महिना अघि मृत्यु भयो भन्ने खबर गाउँमा आएपछि घरमा चाहिँ नि हजुर तपाईँ एउटा नवजीवन पाएर हजुर 4 महिनासम्म बस्नुभयो र आखिर बाँचेर आउनुभयो यता घरमा। बाबुराम त मृत्यु भयो भनियो र श्रीमतीले काज क्रिया गर्नुभयो, काज क्रिया गरेपछि जब काज क्रिया गरेको 4 महिनापछि सेतो पहिरनमा रहनु भयो कि श्रीमती लीला नामले परिचित नागरिकतामा नोखी बिक हो र हजुर हजुर र उहाँले चाहिँ यसपालिको दसैँमा टिकाटाला गर्नु त परे जाओस्, उहाँ रोएर बिताउनु पर्ने अवस्था थियो। यस्तो बेलामा यस विजय दशमी 2070 यस अवसरमा मृत्यु भएको 4 महिनापछि श्रीमान फर्केर दसैँ मान्न पाउनु भयो, खुसीको साथ दसैँ मान्न पाउनु भयो। उहाँको सिउँदोमा पुनः सिन्दुर लगाइयो, फुटाइएका चुराहरू पुनः लगाइयो, यस्तै सरप्राइज अन्य बेपत्ता परिवारले पनि दिन सकुन् भन्ने कामना गर्दै आगामी दसैँहरूमा पनि यस्तै बेपत्ता परिवारजन घर आइपुगे रे भन्ने सुन्न पाइयोस्, यस्तो मृत्यु भयो भनिएका मान्छे साँच्चै अरूका पनि फर्केर आइदिउन् भन्ने म कामना गर्दछु। यस रोचक घटना ल्याउन पाउँदा म अत्यन्तै खुसी छु र ओजेलका खबरका श्रोता र जिल्ला प्रहरी कार्यालय लगायत सबैलाई यस घटना खोज्नमा जुन सहयोग गर्नुभयो यसका लागि धेरै धेरै धन्यवाद दिन्छु। यस्तै यस्तै सुन्न पाइयोस् तपाईँको चिरायुको कामना गर्दछौँ र तपाईँकी श्रीमतीलाई पुनः पुनः हार्दिक बधाई दिन चाहन्छौँ। हस्त, धन्यवाद छ तपाईँलाई। हस्त।